हाम्रो सिर्जना .com को श्रष्ट चिनारीमा लाहौरगढ़ भित्रका कवि मणि च्याम्जोङको साथमा छु। च्याम्जोङ जीका कविताहरू उहाँले नेपालका मासिक तथा साप्ताहिक पत्र पत्रिकामा छपाउनुहुन्छ। समुद्र पारको रमाइलो परिवेश भित्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दाजुभाइहरूसँगको भेटघाट र बिछोट हुँदाको अलिनो क्षणहरू, पल्टन घरभित्रबाट प्रकाशित समाचार सङ्गालको पृष्ठमा समेटाउनुहुन्छ। आज यस्तै पल्टन घरमा बस्दा रमाउँदा अनि अवकाश हुनु पर्दाका पीडाहरूलाई कविता मार्फत व्यक्त गर्नुहुने कवि च्याम्जोङ जीलाई हाम्रो कुराकानी गर्नुभन्दा अगाडि आजको यो बसाइमा कविता वाचन गर्न अनुरोध गर्दछु। हजारौं फूलहरू फुल्छन् थरी थरी, एउटै बगैँचामा फुल्छन् लडी बढी, कहिले सिटीको तालमा कहिले मादलको साथमा, आज हामी उन्यौं एउटै गोर्खालीको मालामा। सँगै दौडिन्थ्यौं सिटीको तालमा, सँगै नाच्थ्यौं एकै तालीको साथमा, सँगै सुत्यौं लाइटडाउनको साथमा, सँगै उड्थ्यौं अलार्मको साथमा। कहिले ड्युटीको रातमा कहिले भिआइपी गार्डमा, कहिले प्रियसीको साथमा कहिले कवासको तालमा। हजारौं दिनहरू रुमली रह्यो ती घुम्तीहरूमा, कहिले रणमा कहिले वनमा लडिरह्यौं वीर गोर्खालीको नाममा। हामी पुग्नेछौँ संसारको कुना कुना, सम्झना रहिरह्यौँ हाम्रो नम्बरीहरूमा। एक आफन्तमा भोलि हामी हुने छैनौँ साथमा, उनी रहोस् एउटै गोर्खालीको मालामा। अजम्बरी रहोस् हाम्रो सम्झनामा, सम्झना रहिरहोस् 15 वर्षे एनिभर्सरी हाम्रो नम्बरीहरूमा। तपाईँले साह्रै मिठो कविता लेख्नु भएको रहेछ। सन्देश त यो कविताले के सन्देश बोकेको छ यसो बताइदिनुहोस् न। यो कविताले हाम्रो जब हामी भर्ती भएदेखि अनि रेगुटको हाम्रो जीवन र अहिले हाम्रो 15 वर्षभित्रको हाम्रो नोकरीको दौरानमा हाम्रो दिनहरू कसरी बित्यो अनि भविष्यमा हामी एक आफन्तमा हामी चाहिँ भेट नहुँदा हाम्रो सम्झना अनि यो क्षणहरू हाम्रो सबै 140 जना हाम्रो नम्बरीहरूमा रहिरहोस् सम्झना होस् भन्न खातिरले सबैको मनमा यो थोरै शब्दले हाम्रो त्यत्रो लामो अवधि वर्षहरूलाई चाहिँ झल्काइदियोस् भन्न खातिरले लेखेको हो। मणिजी तपाईँको परिचय बताइदिनुहोस् न। मेरो परिचय खासै भन्नुपर्दा पहिला मलाई कविराज भनेर चिन्थ्यो गाउँघरमा, तर पछि मेरो नाम मणि च्याम्जोङ भनेर सबैले चिन्छ। म जुन गाउँमा जन्मे अनि हजारौँ पल्ट त्यही गाउँमा लडे अनि त्यही गाउँमा हुर्के बढे अनि त्यही गाउँमा म पढेँ, जुन मेरो त्यो प्यारो गाउँ मेची पाँचतर चिलिन्दिन 3 लिगिम्बामा म जन्मे हुर्के अनि मेरो बाल्यकाल उमेर त्यहीँ नै बित्यो। तपाईँको शिक्षा कहाँ बित्यो? मेरो शिक्षा प्रावि चाहिँ त्यही गाउँमै बित्यो लिगिम्बा। त्यसपछि म पछि माध्यमिक चाहिँ अर्को गाउँमा पवासार्थको माध्यमिक स्कुलमा चाहिँ म त्यहाँबाट चाहिँ एसएलसी गरेँ। मणिजी तपाईँले कविता प्राथमिक विद्यालयदेखि नै कविता लेख्नुहुन्थ्यो कि माध्यमिक विद्यालय तपाईँ चाहिँ छिरेपछि कविता तपाईँको लेख्ने अभिरुचि बढ्यो? प्राविधतिर खासै मैले लेख्दिनँ थिएँ, तर मैले कविता पढ्ने रुचाउँथेँ किनभने मेरो रुचि चाहिँ कविता पढ्दा एकदमै राम्रो लाग्थ्यो। मैले माध्यमिक स्कुलतिर गएर मात्र लेख्न सुरु गरेको। तपाईँलाई याद होला पहिलोचोटि जिन्दगीमा कविता लेखेको थिएँ, आज सम्झना छ? सम्झना छ भने एक दुईवटा बताउन सक्नुहुन्छ? त्यो चाहिँ मैले हालसालै, किनभने अब हाम्रो यत्रो लामो 15-20 वर्ष पहिलाको कुरो चाहिँ सायद मैले त्यो जमानाको बुकहरू पल्टाएँ भने पाउन सकिन्छ, तर अहिले चाहिँ मेरो क्षणमा सायद आउँदैन। किनभने त्यतिखेर हाम्रो स्कुलमा विभिन्न कार्यक्रमहरू हुन्थ्यो अनि त्यसमा चाहिँ मैले प्रायःसो कविता लेखेर भाग लिन्थेँ अनि कवितामा म प्रायःसो एकदमै राम्रो पोइन्ट सिस्टम हुन्थ्यो, पोइन्ट ल्याएर सबैले म साथीहरूले हौसला दिन्थ्यो, इभन टिचरहरूले पनि राम्रो छ भनेर मलाई एकदमै हौसला दिएको थियो। त्यस्तो तपाईँलाई याद छ कुनै कविता प्रतियोगितामा कुनै पुरस्कार जित्नु भएको, कुन पुरस्कार जित्नु भएको केही छ? त्यो त्यस्तो खासै म ठुलो भन्नाले जिल्ला स्तरीय त्यस्तो प्रतियोगितामा म गएन, नर्मल स्कुलको कार्यक्रममा गरेको। अनि स्कुलमा चाहिँ पोइन्ट सिस्टम, अनि जस्तै हजिर जवाबतिर भयो त्यस्तोमा चाहिँ अब खासै पुरस्कारहरू दिने हुँदैन हौसला। अनि स्कुलको कार्यक्रममा चाहिँ अब सबैले कसरी विद्यार्थीहरूले चाहिँ सबैको अगाडि बोल्न सिकाउने, जस्तो एउटा नलेजको रूपमा चाहिँ टिचरहरूले स्कुलले रन गरेकोमा कुनै पोइन्ट सिस्टमहरू मात्र थियो, त्यस्तो कुनै पुरस्कारहरू चाहिँ राखेको हुँदैन थियो, तर राख्थ्यो पोइन्ट सिस्टममा। अनि जस्तै कफी कलमहरू त्यस्तो खालको चाहिँ पुरस्कारहरू दिन्थ्यो। त्यो चाहिँ अहिले आज सम्झँदा आनन्द लाग्छ। हजुर मणिजी, तपाईँले एसएलसी पास गरेपछि क्याम्पस पढ्नुभयो कि भएन? मैले क्याम्पस भर्खरै भर्ती मात्र जोइन मात्र गरेको थिएँ, त्यही साल चाहिँ अब भर्ती हुने अचानक मनमा हौसला आयो, अनि अब साथीहरूको लैलामा अनि भिडियो भिड्दा भिड्दा यता सिङ्गापुर पुलिस फोर्समा भर्ती भयो। त्यही भएर कलेज लाइफ चाहिँ मलाई त्यति राम्रो बिताउन पाएन भनौँ न। कति सालमा तपाईँ सिङ्गापुर गोर्खा प्रहरी दलमा प्रवेश गर्नुभयो? म 1996 सालमा भर्ती भिडेर सिङ्गापुर पुलिस फोर्समा भर्ती भएँ। तपाईँ भर्ती भइसकेपछि रेक्रुटको त्यो 9 महिना कठोर तालिम भित्र पनि त्यस्तो तपाईँले कविता लेख्नु भएको केही याद छ? त्यतिखेर खासै अब दिउँसोभरि तालिमले गर्दा एकदम थकित, जिन्दगीलाई थकित लाग्थ्यो। अनि अब दिउँसो भएपछि अब प्रोग्रामै प्रोग्राम, अनि अब गुरुजीहरूले एकदमै अब टाइट अब प्रोग्राम राखिदिएपछि अब एकदमै लेख्ने समय नै भएन। तर म कल्पना चाहिँ गर्थेँ अब त्यो दुःखका दिनहरूको एउटा शब्दहरू लेखेर अरूले सुनाउनु पाए कस्तो राम्रो हुन्थ्यो भनेर मैले कल्पना चाहिँ गर्थेँ, तर लेख्ने समय मौका चाहिँ मिलेन। कविता वाचन गर्नुहुन्छ त मणिजी? अब मैले जुन चाहिँ एउटा यो व्युगान्तमक जस्तै कविता हो, जुन चाहिँ अब मान्छेलाई अब कुनै मान्छेले अब केही माया गरेपछि उसले माया नबुझेपछि मान्छेलाई धोका कसरी खान्छ, अनि अब त्यो भन्ने बारेमा एउटा कविता लेखेको छु जुन चाहिँ यस्तो छ। किन खाए खुर्सानी जिब्रैकै लागि, किन लाए माया निष्ठुरैकै लागि, किन खाए पानी तिर्खाकै लागि, आज म पागल सरी भएँ जिन्दगीकै लागि। उक्काली र ओह्राली जिन्दगीमा हैरानै परे, बिसाउने चौतारी खोजे चौतारी भत्क्यो बिजोकै परे। टुक्रा टुक्रा भयो मुटु सिसा झै, धुजा धुजा भयो मन पर्दा झै, आज यो मन बगिरह्यो हावा झै। बालुवा पहिला टेके मेटेर गए, निर्मोही मायालुले माया लुटेर गए। मूल बाटो छोडी गोरेटो बाटो रोजे, आज म पानी बिनाको ढुङ्गा भएँ। के भुल भयो जिन्दगीमा भाग्यलाई दोषेँ, एक छिनको खुसीले आज मलाई रोगी बनाए। सारा आफन्तलाई भुले अतीत भुल्न सकिन, आज म तिम्रो लागि दोषी भइरहे। नेपालबाट प्रकाशित मासिक साप्ताहिकमा तपाईँको चाहिँ यो वियोगान्त कविताहरू हुन्छ, पल्टन घरबाट त्रैमासिक रूपमा चाहिँ प्रकाशित हुने समाचार सङ्कलन, तपाईँको कवि बेला बखतमा कविताहरू पढ्न पाइन्छ। किन तपाईँ यो वियोगान्त नै कविताहरू चाहिँ तपाईँ बढी तपाईँ लेख्नुहुन्छ? यो चाहिँ अब भन्नुपर्दा मान्छेको जब टिन्सदेखि लिएर बुढेसकालसम्ममा चाहिँ मान्छेको विभिन्न किसिमको कुराहरू आइपर्छ, अनि जुनमा चाहिँ अब एउटा माया गर्ने अनि माया दिने दुईतिर चाहिँ यस्तो हुँदै जान्छ किनभने संसार चाहिँ यसरी अडेछ मायाले संसार अडेछ जुन चाहिँ अब माया दिने र माया लिने दुइटाको बराबर भयो भने एउटा संसार एकदमै रमाइलो लाग्छ जब माया दिनेले अब शर्त लुटेर गयो अनि दिनेले फेरि लुटेर लियो भने संसारमा मान्छेले यस्तो अनौठो फिलिङ हुन्छ अनि एक्लै भएको अनुभव हुन्छ त्यो कुरालाई चाहिँ मैले एउटा काल्पनिक रूपमा अनि कतिपय घटेको कुराहरूलाई सुनेको भरमा एउटा कलम र कफी लिएर यसो मैले लेख्दा कविता बन्न पुगेको मात्र हो यो सायद कतिलाई मन पराउन सक्ला कतिलाई अब मन नपराउन सक्ला त्यो चाहिँ अब सबै पढ्नेको आफ्नो आफ्नो विचार अनुसार लिन सक्छ राम्रो र नराम्रो अब फेरि कुन चाहिँ कविता फेरि वाचन गर्दै हुनुहुन्छ यो चाहिँ जुन चाहिँ मैले त्यस्तो गाउँ आफ्नो गाउँठाउँ सबैले प्यारो लाग्छ अनि त्यो गाउँठाउँ छोडेर मान्छेलाई क्षणिक रूपमा फेरि केही अब क्षणको लागि अरू देशतिर भनौँ न अब जस्तै समुद्र पारी जाने चलन छ त्यस्तोतिर धेरै हाम्रो समाजमा गएर आफ्नो गाउँठाउँलाई चाहिँ भुल्दा अनि त्यो गाउँठाउँमा गएपछि आफ्नो हाम्रो भाषा लिपि संस्कृतिलाई भुलेर अरूको कल्चरतिर लागेको धेरै सुनेको साथै मैले देखेको अनि त्यही कारणले यो चाहिँ कविता मैले लेखेको जुन कविता सुन्नुहोस् दिन र रातको भेट नहुँदा परदेशीको पर्खाइमा परेलीमा आँसु लिई रुँदा गाउँघर सुन्ने लाग्छ वनपाखा भरि कोइलीले खोज्दा परदेशीको पर्खाइमा रुँदै बस्दा आँसुका थोपा थोपाले खोला बग्दा बग्दा प्रत्येक शब्द शब्दले मायाको पाना भर्दा परदेशीको लागि चिठी लेखी बस्दा सुन्दैछु त्यहाँ पैसाले माया किन्दैछ रे रमाइलो साँझमा मदिराको तालमा परिवार बोल्दैछौ रे सुन्दैछु त्यहाँ हाम्रो साइनो बोल्दैछौ रे सुन्दैछु त्यहाँ हाम्रो साइनो बोल्दैछौ रे 15-16 वर्ष पुगिसक्यो जुन आफ्नो जन्मभूमिलाई छोडेर हिँड्दा अनि मैले त्यतिखेर यो खाइया कल्पना गरेर अनि विदेश समुद्र पारी गएर पनि अनुभव गरेर यो चाहिँ लेखिएको त्यो गाउँठाउँले चाहिँ आफ्नो भाषा संस्कृति अनि सबैले पछि गएर पनि नभुलोस् अनि आफ्नो जन्म जन्मेको ठाउँ जन्मभूमिलाई एउटा माया गर्ने अनि त्यो ठाउँलाई चाहिँ केही न केही हामीले सहयोग गरेर समुद्र पारीको देश जस्तै त्यही गाउँलाई बनायो भने भविष्यमा हाम्रो एउटा नेपाल सिङ्गो नेपाल नि समुद्र पारीको देश जस्तो बन्न सक्छ भन्न एउटा भावना लिएर यो कविता मैले लेखेको अब फेर कुन कविता वाचन गर्नुहुन्छ अनमोल जिन्दगी अल्झी रह्यो त्यही दोबाटोमा जब साँझ पर्छ अतीत बिर्सन मदिराको सातमा मन्दिरमा पूजा गरे आत्मा साक्षी छ भने आखिरी के भयो भगवान् आफन्तले विश्वासघात गरेपछि हजारौँ शिशिर र याम पार गरे बसन्तमा रमाउने आशै आशामा आखिरी के भयो बसन्तले ल्याइदियो आँधी बेरी यो मनमा के गल्ती भयो त्यही बेला भने हुन्थ्यो निष्ठुरीको मनमा किन आज छोडी हिँड्यो मदिराको सातमा किन आज छोडी हिँड्यो मदिराको सातमा जुन चाहिँ यो एउटा मैले यो कविता चाहिँ एउटा गीत तरिकाले पनि गाउन सक्ने अनि कवितामा पनि गाउन सक्ने खालको लेखेको छु जुन चाहिँ अब एक आफन्तमा साइनो जुन साइनो चाहिँ अब हाम्रोमा अब माया ममता अनि रहिरहोस् भन्न खातिरले चाहिँ एक आफन्तमा छुटेर टाढा टाढा बसे पनि भनौँ न अब कति परिवारहरू पनि टाढा टाढा गएर जस्तै अहिले नेपालमा कोही बस्छ कोही युकेमा होइन बुढाबुढी त्यसरी अब त्यसमा पनि साइनो एउटा सम्बन्ध पछि टाढो भए पनि एउटा रहिरहनको निम्ति चाहिँ यो कविता मैले लेखेको हो जुन चाहिँ यस प्रकार छ राखिदिनु हाम्रो साइनो भुलि गए मेरो तस्विर राखिदिनु हाम्रो साइनो खोला जस्तै बगिरहोस् त्यो हाम्रो मुटुको नाता दुबोसरी फैलिरहोस् त्यो हाम्रो साइनो फाटी गए मेरो तस्विर राखिदिनु हाम्रो नाता फुलसरी हाम्रो जीवन ओहिले झर्छ कहिले बासना रहन्छ वरपर यो दुई दिने जिन्दगी एको छैन भर दिन काट्नु मेरो सम्झनीमा रात बिताउनु मिठो मिठो सपनीमा मिची गए हाम्रो साइनो हेरिदिनु हाम्रो नाता भुली गए मेरो तस्विर राखिदिनु हाम्रो साइनो भुली गए मेरो तस्विर राखिदिनु हाम्रो साइनो। अन्तिममा कुन कविता अब वाचन गर्नुहुन्छ? यो अन्तिम कोसेली भन्ने चाहिँ मैले एउटा कल्पना गरेर लेखेँ जुन चाहिँ मान्छेहरूकोमा अब कुनै पनि अब जस्तै जन्म लिन्छ अनि जन्मिँदा चाहिँ सबैले खुसियाली मानिन्छ अनि अब पछि अब जस्तै हामी भर्ती भयो हुँदा हामीले एकदमै खुसी लाग्थ्यो तर यहाँबाट अब रिटायर हुँदा हामीले एकदमै न्यास्रो हो अनुभव हुन्छ अनि त्यस्तै नै अब फेरि अब मान्छेले अब लास्टमा जसरी हुन्छ यो धरतीले छोड्नुपर्छ त्यतिखेर चाहिँ जुन अब मरिन्छ भनौँ न अब त्यो धरती छोड्दा चाहिँ अब उसलाई चाहिँ सत्कार लास्ट कसरी के दिने त भन्दा दुई थोपा आँसु भन्ने चाहिँ एउटा कल्पना गरेर लेखेको जुन चाहिँ मेरो कविता यस प्रकार छ। आउने खबर सुनि सबै खुसी हुने हो जाने खबर सुनि सबै रुने भो संसारको रितै यस्तै हो जुन खुसी थियो त्यही संसारमा त्यही नै थियो हाम्रो भेट त्यही संसारमा के नै दिन सक्छु त्यो जाने दिनमा अन्तिम कोसेली नै भो दुई थोपा हाँस्यो बिर्सन खोज्छु त्यो दुःखका दिनहरू झस्काइदिन्छ ती अतीतका गुणहरूले त्यो नै भो मेरो दुःखका दिनहरू आखिरी सबै जाने हो त्यो आउने दिनहरूमा सबैसँग खुसी भई बाँचौँ दुई दिनको जीवनमा दुई थोपा आँसु बाहेक मेरो केही छैन यो संसारमा त्यही नै भो मेरो अन्तिम कोसेली यो जाने दिनमा त्यही नै भो मेरो अन्तिम कोसेली त्यो जाने दिनमा। धेरै मिठो कविता लेख्नुभयो मणिजी। अन्तिममा तपाईँको कविता सुनेर तपाईँले चाहिँ पत्रचार गर्ने शुभचिन्तकहरूलाई मिल्छ भने तपाईँको इमेल एड्रेस बताइदिनुहोस् न। मेरो इमेल एड्रेस मणि चेम्जोङ नै छ भनौँ न मणि m25@hotmail.com हजुर। सो अन्तिममा मणिजी केही भन्न चाहनुहुन्छ पल्टन घरभित्रका कवि अथवा साहित्यमा रुचि राख्ने व्यक्तिहरूलाई? यो मैले चाहिँ मेरो सन्देश चाहिँ के छ भने यो कविता भन्ने चिज यस्तो हो जुन एकदमै थोरै शब्दले धेरै संसारलाई चाहिँ अब मान्छेहरूको मनमा चाहिँ एकदमै सान्त्वना दिने अनि कतिपयहरू शिक्षा दिन्छ भने कति कुरोहरू चाहिँ मान्छेले एउटा हौसला हुन्छ त्यस्तो कुरोहरू चाहिँ लेख्ने एकदमै राम्रो अनि सबैले चाहिँ यस्तो चाहिँ कन्टिन्यू जारी नै राख्नुपर्छ भन्ने मेरो सन्देश छ। धन्यवाद मणि चेम्जोङजी।